شب فرقت میں دل نے محسوس کیا، شب فرقت میں دل نے محسوس کیا، عشق ہے زندگی، زندگی پیار ہے، عشق ہے زندگی، زندگی پیار ہے، درد دل کی دوا صرف دل دار ہے، درد دل کی دوا صرف دل دار ہے، عشق ہے کی خوبصورت تمہاری نظر، زمانے کے ہر غم سے ہے بے خبر، یہ دنیا جو بدلے بدلتی رہے، گلی دھڑکنوں کی یہ کھلتی رہے، کھلتی رہے، کھلتی رہے، کھلتی رہے، چاند کو دیکھنا تیرا دیدار ہے، درد دل کی دوا صرف دلدار ہے، درد دل کی دوا صرف دلدار ہے، قسم ہے کھائی، یہ یار ہمارے سلامت رہے، دلوں میں ہمیشہ ہی چاہت رہے، میری جب تلک سانس چلتی رہے، شمع دوستانے کی جلتی رہے، جلتی رہے، جلتی رہے، جلتی رہے، دوستی جیت ہے باقی سب ہار ہے، درد دل کی دوا صرف پیار ہے، درد دل کی دوا صرف دلدار ہے، درد دل کی دوا صرف دلدار ہے، جنت کا درد و محبت کا گھر ہے، یہ سب کو پتا۔ पता यार है, दर्द दिल की दवा सिर्फ दिलदार है, दर्द दिल की दवा सिर्फ दिलदार है। इश्क ईमान की खुशबू, इश्क महबूब का जादू, इश्क अल्लाह की नेमत है, इश्क जिंदा हकीकत है, इश्क के दिन अनोखे हैं, इश्क की रात निराली है, इश्क हर शाय पे हावी है, इश्क की बात निराली है, आदमी को अगर चाहे सच्चा इंसान बना दे, इश्क पत्थर को जो पूजे उसको भगवान बना दे, इश्क सीने की धड़कन है, इश्क सांसों की सरगम है, इश्क दिल भर का वादा है, इश्क चाहत का मौसम है, इश्क आँखों का है काजल, इश्क होठों की है लाली, इश्क कर लो तो समझोगे इश्क बिन दुनिया है खाली, इश्क रस्में नहीं जाने, इश्क कसमें नहीं जाने, इश्क बस इश्क को समझे, इश्क बस इश्क को माने, इश्क सिर्फ दिलदार है, दर्द दिल की दवा सिर्फ दिल।